बाटो हिँडौँ बरु पैदल बाटो खाउँ बरु ढिँडो माटो जोगाउनलाई देशको माटो उदाएर खुकुरीको धार ए नेपाली राष्ट्रवासी भाषा भाषी लगाऊ देशलाई संकटबाट पार लगाऊ देशलाई संकटबाट पार लगाऊ देशलाई संकटबाट पार देशलाई केही दिन खोजौँ शहीदको योगदानबाट केही शिक्षा लिन खोजौँ उदाएर खुकुरीको धार ए नेपाली राष्ट्रवासी भाषा भाषी लगाऊ देशलाई संकटबाट पार लगाऊ देशलाई संकटबाट पार लगाऊ देशलाई संकटबाट पार तातो रगत हाम्रो गोर्खालीको वीरताको साँची सारा जगत हाम्रो उदाएर खुकुरीको धार ए नेपाली राष्ट्रवासी भाषा भाषी लगाऊ देशलाई संकटबाट पार लगाऊ देशलाई संकटबाट पार लगाऊ देशलाई संकटबाट पार सबको साझा हाम्रो देश पार्टी भन्दा उठौँ माथि हाते मालो गरौँ साथी उदाएर खुकुरीको धार ए नेपाली राष्ट्रवासी भाषा भाषी लगाऊ देशलाई संकटबाट पार लगाऊ देशलाई संकटबाट पार लगाऊ देशलाई संकटबाट पार थुन सक्ने छैनौ थुन्न सास भोकै लड्न राजी हामी राजी छैनौ हुन दस उदाएर खुपुरीको धार ए नेपाली राष्ट्रवासी भाषा भाषी लगाऊ देशलाई संकटबाट पार लगाऊ देशलाई संकटबाट पार लगाऊ देशलाई संकटबाट पार बाँझो खेतमा जोतौँ हलो देशको विकास भयो भने अनि हुन्छ हाम्रो भलो उदाएर खुकुरीको धार ए नेपाली राष्ट्रवासी भाषा भाषी लगाऊ देशलाई संकटबाट पार लगाऊ देशलाई संकटबाट पार लगाऊ देशलाई संकटबाट पार